यस्तो माया गर्नु भने आफैलाई चिन्नु रहेछ, यस्तो माया गर्नु भने आफैलाई चिन्नु रहेछ। धरतीको धुकधुकी र बोली सबको सुन्नु रहेछ, धरतीको धुकधुकी र बोली सबको सुन्नु रहेछ। देशको माया गर्नु भन्या आँखा हाम्रो अगाडि छ, अगाडि नै बढ्नु पर्छ। आँखा हाम्रो अगाडि छ, अगाडि नै बढ्नु पर्छ। विगत कति त भुल्दै मिलिजुली जुट्नु पर्छ। देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्नु रहेछ, शहीदको सपनालाई मनमा सम्झिराख्नु रहेछ। देशको माया गर्नु भन्या करी खाने हात कहिले बाँधी राख्न हुँदैन है, करी खाने हात कहिले बाँधी राख्न हुँदैन है। कर्मशील पाइलाहरू रोकी राख्न हुँदैन है। देशको माया गर्नु भन्या इमानदार बन्नु रहेछ, लक्ष्य हाम्रो पुरा गर्न लगनशील हुनु रहेछ। देशको माया गर्नु भने आफैलाई चिन्नु रहेछ, देशको माया गर्नु भने आफैलाई चिन्नु रहेछ। धरतीको धुकधुकी र बोली सबको सुन्नु रहेछ, धरतीको धुकधुकी र बोली सबको सुन्नु रहेछ। देशको माया गर्नु भन्या